चलिए जी, अब रुकू के मेन पॉइंट्स लिख लेते हैं. रुकू नंबर 19, जी रुकू के मेन पॉइंट्स चार हैं. पहला पॉइंट है शिर्क की तरदीद, चार बातें हैं इसमें. इसका कोई बेटा कैसे हो सकता है जबकि इसकी कोई शरीक जिंदगी नहीं है. इसने हर चीज को पैदा किया है, इसके पास हर चीज का इल्म है. अल्लाह ताला तुम्हारा रब है, इसके सिवा कोई खुदा नहीं. दूसरा पॉइंट है तौहीद के दलाइल. वो हर चीज का खालिक है, बस तुम उसकी बंदगी करो. वो हर चीज का कफील है, निगाहें इसको नहीं पा सकती, वो निगाहों को पा लेता है. वो निहायत बारीक बीन और बाखबर है. तीसरा पॉइंट है कुरान पाक कलाम इलाही है. पांच बातें हैं इसमें. तुम्हारे रब की तरफ से बसीरत की रोशनियां हैं. जो बीनाई से काम लेगा अपना भला करेगा. जो अंधा बनेगा वो नुकसान उठाएगा. आयात को बार बार मुख्तलिफ तरीकों से बयान करते हैं ताकि लोग शक में पड़ें कि तुम कहीं से पढ़कर आए हो. इल्म वालों पर हकीकत को रोशन कर दें. वही की पैरवी करो जो तुम्हारे रब की तरफ से नाजिल हुई है. मुशरिकी, चौथा मेन पॉइंट है ये, अब मुशरिकीन से एराज करो. इसमें नौ पॉइंट्स हैं. मुशरिकीन के पीछे ना पड़ो. अल्लाह ताला चाहता तो ये शिर्क ना करते. अल्लाह ताला ने तुमको इन पर पासवान और हवालादार मुकरर नहीं किया. अल्लाह के सिवा ये जिनको पुकारते हैं इनको गालियां ना दो. हो सकता है कि जहालत की वजह से अल्लाह को गालियां देने लगे. इनके लिए अल्लाह ताला ने इनका अमल खुशनुमा बना दिया. अल्लाह ताला इन्हें बताएगा कि क्या करके आए हो. निशानियों से ये ईमान लाने वाले नहीं हैं. हम इनके दिलों और निगाहों को फेर देंगे. हम इनकी सरकशी में इनको भटकने के लिए छोड़ देंगे. चलिए पसंदीदा रवैये देखते हैं. इल्म हासिल करना, अल्लाह की इबादत करना, उसकी मौजूदगी को महसूस करना, दलाइल से फायदा उठाना, वही की इत्तेबा करना, मुशरिकों से एराज करना, मुशरिकों के खुदाओं को गाली ना देना, ہدایت کو پہچانتے ہی قبول کر لینا۔ ناپسندیدہ رویے، اللہ کے لیے بیٹے اور بیٹیاں منسوب کرنا، اللہ کو چھوڑ کر دوسروں کو ڈھونڈنا عبادت کے لیے، نشانیاں دیکھنے کے بعد بھی اندھا رہنا، اعتراضات کرنا دین والوں پر، پکی قسمیں کھانا کہ ایمان لے آئیں گے پھر بھی نہ لانا، ہدایت کو پہچاننے کے باوجود بھی قبول نہ کرنا، ادھر ادھر بھٹکتے رہنا۔ عمل کی باتیں یہی ہیں کہ سب پسندیدہ رویے اختیار کرنے ہیں، ناپسندیدہ رویوں سے خود کو بچانا ہے، اللہ تعالیٰ کی اس کتاب کے لیے اندھے بن کر نہیں جینا اور بصیرت کی روشنیوں سے فائدہ اٹھانا ہے، اور ساتھ ساتھ اپنا محاسبہ بھی کرنا ہے کہ کیا واقعی میرا اللہ تعالیٰ کے ساتھ تعلق ہر دن پہلے سے بہتر ہو رہا ہے یا اس میں بگاڑ آ رہا ہے۔ وہ چیزیں اپنی زندگی کی تلاش کرنی ہیں جو چیزیں اللہ سے دور کر رہی ہیں، اور ان چیزوں کو کوشش کے ساتھ اپنی زندگی میں لانا ہے جو چیزیں اللہ کا قرب دے دیں۔ اللہ تعالیٰ سے دعا کرتی ہوں کہ ہم سب کو اس بارے میں پڑھی ہوئی اور بیان کی ہوئی تمام باتوں پہ عمل کرنے کی توفیق عطا فرمائے، ہماری خطاؤں کو معاف کر دے۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین، برحمتک یا ارحم الراحمین، آمین۔ یہاں پہ ہمارا ساتواں پارہ اللہ تعالیٰ کی توفیق سے پورا ہوا۔